घुम्टो गोजालामा रम्दै तिमी बजाको तालामा जाऊ जाऊ माया खुसी भएर तिमीले छोड्यौ म बाँच्नै सक्दिन दिउला बधाई स्वर्ग गएर घुम्टो तिमीले छोड्यौ म बाँच्नै सक्दिन दिउला बधाई स्वर्ग गएर तिमीले छोड्यौ म बाँच्नै सक्दिन दिउला बधाई स्वर्ग गएर भएर को अनौठो कानी भो तिमी बस्ने म मरी जाने भो जाऊ जाऊ माया खुसी भएर तिमले छोड्यौ म बस्नै सक्दिन दिउँला बधाई स्वर्ग गएर जाऊ जाऊ माया खुसी भएर